चलिए जी, टाइटल लिखेंगे। नवे पारे का पहला रुकू है, टॉपिक है काफ़लाए दावते हक, सालारे काफ़ला हज़रत शुएब अलैहिस्सलाम। आयत नंबर 88, हक के जवाब में धमकियां। आयत नंबर 89, धमकियों के जवाब में हक पर जमना, स्लैश डाल के आप लिख सकते हैं इस्तकामत फिद दीन। आयत नंबर 90, बड़े लोगों की छोटी बातें। आयत नंबर 91, बड़े बनने वाले ज़मीन पर औंधे पड़े रह गए। आयत 92, गोया के कल तक बसते ही ना थे, ऐसे मिट गए। आयत 93, इन सरकशों की हालत पर गम भी ना खाइए। ये इस काबिल नहीं। बस जी, अब तिलावत सुनेंगे इंशाअल्लाह ताला। أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم قال الملأ الذين استكبروا من قومه لنخرجنك يا شعيب والذين آمنوا معك من قريتنا أو لتعودن في ملتنا قال أولو كنا كارهين قد افترينا على الله كذبا إن عدنا في ملتكم بعد إذ نجانا الله منها وما يكون لنا أن نعود فيها إلا أن يشاء الله ربنا وسع ربنا كل شيء علما على الله توكلنا ربنا افتح بيننا وبين قومنا بالحق وأنت خير الفاتحين وقال الملأ الذين كفروا من قومه لئن اتبعتم شعيبا إنكم إذا لخاسرون فأخذتهم الرجفة فأصبحوا في دارهم جاثمين الذين كذبوا شعيبا كأن لم يغنوا فيها الذين كذبوا شعيبا كانوا هم الخاسرين فتولى عنهم وقال يا قوم لقد أبلغتكم رسالات ربي ونصحت لكم فكيف آسى على قوم كافرين.